سورج کی شعاؤں کو گرفتار کرنے کی کوشش کر رہے ہیں, لیکن رہے بے ایمان کی بے ایمانی. چاند پر پہنچنے کے بعد بھی انہیں خدا نہیں ملا. تبھی تو اقبال نے کہا, ڈھونڈنے والا ستاروں کی گزرگاہوں کا, ڈھونڈنے والا ستاروں کی گزرگاہوں کا اپنے افکار کی دنیا میں سفر کر نہ سکا. اس لیے کہ اگر تلاش حقیقت کی ہو تو حقیقت ملے گی نا. تلاش جب معلومات میں اضافے کے لیے ہے تو یہ کہنا کہ ہمیں حقیقت نہیں ملی غلط بات ہے. حقیقت کی تلاش کرنے کے لیے نکلو تو تب حقیقت ملے گی. جب تمہارا یہ سفر طلب حقیقت کے لیے نہیں ہے بلکہ معلومات میں اضافے کے لیے, تو تمہیں چاند پر پہنچنے کے بعد بھی خدا کیسے مل سکتا ہے؟ یہ کائنات کی سب سے بڑی حقیقت ہے اللہ تبارک و تعالی. جب کائنات کی سب سے بڑی حقیقت کی تلاش کے لیے نکلو گے تب حقیقت ملے گی. تم تو چاند پر کمندے ڈال رہے ہو اپنی معلومات میں اضافے کے لیے, تم حقیقت کی تلاش میں سفر کے لیے کہاں نکلے ہو؟ جب تمہارا یہ سفر طلب حقیقت کے لیے ہے ہی نہیں تو تمہیں حقیقت ملے گی کیسے؟ تمہارا تو یہ سفر معلومات میں اضافے کے لیے, تو تم معلومات میں اضافہ کرتے رہو, رہو گے بے ایمان کی بے ایمانی. ذالک من آیات اللہ, یہ اللہ کی نشانیوں میں سے ایک نشانی ہے. تو جو لوگ صرف نشانیوں کی زنجیروں میں جکڑے رہتے ہیں ان کی نگاہ نشانیوں سے آگے نہیں بڑھتی, زندگی بھر بے ایمان رہتے ہیں, ہدایت نہیں ملتی. تبھی تو آگے کہا گیا مَن یَهْدِ اللَّهُ, عجیب بات ہے, ذَلِكَ مِنْ آیَاتِ اللَّهِ کہنے کے بعد یہ جملہ قابل غور ہے, مَن یَهْدِ اللَّهُ فَهُوَ الْمُهْتَدِ, اللہ جسے ہدایت دے وہی ہدایت پانے والا ہے, وَمَن يُضْلِلْ, جسے گمراہ کر دے, فلن تجد له ولی مرشدا, تو نہ تو کوئی اس کا پشت پناہ ہو سکتا ہے نہ کوئی اس کا مرشد ہو سکتا ہے. اللہ جسے گمراہ کر دے اس کا مرشد کوئی نہیں ہو سکتا, صحیح منزل پر پہنچانے والا کوئی نہیں ہو سکتا. دیکھو اسی رشد سے لفظ بنا مرشد, یعنی منزل پر, صحیح منزل پر پہنچانے والے کو مرشد کہتے ہیں, اسی سے رشد بنا ہے. یعنی فکر و نظر کا صحیح نتیجے پر پہنچنا یہ ہے رشد, اور مرشد کہتے ہیں حقیقی منزل پر پہنچا دینے والی ہستی مرشد. اور اللہ تبارک و تعالیٰ سب سے بڑا مرشد, سب سے بڑا ولی, جس کو ہدایت دے وہی ہدایت پانے والا, اور جس کو گمراہ کر دے فلن تجد له ولی مرشدا, تو نہ تو اس کا کوئی پشت پناہ آپ پائیں گے اور نہ تو اس کا کوئی مرشد اور رہنما پائیں گے. اب غار کے اندر اصحاب کہف جو سو رہے ہیں ان کی حالت بتائی جا رہی ہے, ان کی حالت کیا ہے؟ وَتَحْسَبُهُمْ أَيْقَاظًا وَهُمْ رُقُودٌ, آپ ان کو گمان کریں گے کہ جاگ رہے ہیں حالانکہ وہ سوئے ہوئے ہیں. اس کا مطلب یہ ہوا کہ ان کی آنکھیں کھلی ہوئی تھی, دیکھنے والا یہ سمجھتا تھا کہ جاگ رہے ہیں کہ آنکھیں کھلی ہوئی تھی. قرآن حکیم کہتا ہے کہ آنکھیں کھلی ہونے کی وجہ سے ایسا لگتا تھا دیکھنے والے کو, اگر کوئی دیکھ لیتا بفرض محال تو سمجھتا جاگ رہے ہیں حالانکہ وہ سوئے ہوئے. یہ عجیب و غریب نیند کی کیفیت ہے, آدمی سویا ہوا ہے اور لگتا جاگ رہا ہے, یہ نیند کی ایک عجیب و غریب قسم ہے. اور اللہ فرماتا ہے کہ جب آدمی نیند میں ہوتا ہے تو تھوڑا بہت احساس اور شعور ہوتا ہے کہ نہیں؟ علماء بیٹھے ہوئے ہیں سب جانتے ہیں, اور آپ حضرات بھی جانتے ہیں کہ جب آدمی سو جاتا ہے تو اس سے مکمل شعور اور احساس جدا نہیں ہوتا, تبھی تو آدمی دائیں بائیں کروٹ لیتا ہے. دائیں بائیں کروٹ لینا اس بات کی دلیل ہے کہ نیند میں آدمی مکمل طور سے اپنے شعور اور احساس سے جدا نہیں ہوتا, کچھ نہ کچھ شعور موجود ہوتا ہے, کچھ نہ کچھ احساس موجود ہوتا ہے, تبھی تو وہ دائیں بائیں کروٹ لیتا رہتا ہے. یہاں نیند عجیب و غریب, دیکھنے والا دیکھے کہ یہ جاگ رہے ہیں حالانکہ سوئے ہوئے ہیں, آنکھیں کھلی ہوئی ہیں. اور دوسرا انداز یہ کہ سونے والا مکمل اپنے احساس اور شعور سے جدا نہیں ہوتا, یہ مکمل اپنے احساس اور شعور سے جدا ہو گئے تھے, کچھ بھی احساس نہیں تھا, کچھ بھی شعور نہیں تھا. تبھی تو اللہ نے کہا وَنُقَلِّبُهُمْ, ہم ان کو پلٹ رہے تھے, وہ تو سو گئے تھے مکمل, احساس اور شعور کچھ تھا ہی نہیں, ہم ان کو پلٹ رہے تھے دائیں بائیں. اللہ وَنُقَلِّبُهُمْ, ہم پلٹ رہے تھے ان کو, ذات الیمین و ذات الشمال. عام انسانوں کی نیند نہیں تھی وہ, اس لیے کہ ایک انسان جب سوتا ہے زیادہ زیادہ 12 گھنٹے کے بعد جاگ اٹھتا ہے, انہیں 300 سال کے لیے سلا دیا گیا ہے, لہذا ان کے احساس اور شعور کو مکمل ختم کر دیا گیا, اور اللہ تبارک و تعالیٰ نے الٹنے پلٹنے کی ذمہ داری خود لی. इसलिए कि अगर आदमी उल्टे पलटे ना तो कोई मूजी जानवर नुकसान पहुंचा सकता है, चींटियां खा सकती हैं, हशरातुल अर्ज उसे खा सकते हैं। कुत्ता किधर गया? बताया गया वो कल्बुहुम बासितुन ज़िराई बिल वसीद, या कुत्ता, उनका कुत्ता अपने दोनों हाथ फैलाए हुए गार की चौखट पर। जरा का लफ्ज इस्तेमाल हुआ है, जरा, जरा किसे बोलते हैं? इसको कुत्ता कैसे बैठता है? कैसे बैठता है? तो जरा क्या हुआ? उंगली से लेकर के क्योंनी तक पूरा जरा है, बकिया थोड़ा जो हाथ रहता है वो उठा रहता है उसका, थोड़ा बैठा रहता है, ये जरा है। आप देखें वो जो सीने पर हाथ बांधने की रिवायत इमाम बुखारी लाए हैं, वहां जरा का लफ्ज है के हमको हुक्म दिया जाता था, लोगों को हुक्म दिया जाता था कि वो अपने हाथ को जरा के ऊपर रखें, हाथ को जरा पर, ये जरा है। जाहिर है कि हाथ को जरा पर रखने के बाद इसे नाप के नीचे रखा ही जा सकता, कैसे रखेंगे? आगे चलिए, वो कल्ब हम बात है तुम जरा, एक लफ्ज आ गया जरा तो मैंने ऐसे ही बोल दिया, बस अभी ने तस्करा By the way, वो कल्ब हम बासितुन ज़िराई बिल वसीद, और उनका कुत्ता अपनी दोनों जरा फैलाए हुए वसीद चौखट पर, ऑन द थ्रेशहोल्ड ऑफ द केव, केव के थ्रेशहोल्ड पर, उसके दहलीज के ऊपर बैठा हुआ अपने जरा को फैलाए हुए। और माहौल इतना खौफनाक हो गया था, एक तो अल्ट्रावायलेट शुआएं रखनहाए कोह से, मनाफिजे कोह से आकर के पूरे गार का माहौल इस तरीके का बना देती थी कि तारीकी रोशनी की एक मिली जुली कैफियत हो जाती है, एक मलगजा सा उजाला कह सकते हैं, रोशनी और तारीकी की एक मिली जुली कैफियत, और असहाबे कैफ का दाएं बाएं पलटना, और कुत्ते का गार के दरवाजे को और ऊपर अपने जरा को फैलाए हुए बैठना, मंजर इतना दहशतनाक है कि अल्लाह फरमाता है लबित तला तालही, मैं हमारे रसूल अगर आप उनको देखते, लबित तला तालही, अगर आप वो मंजर देखते असहाबे कहफ का और कुत्ते के बैठने के अंदाज का, तो लवल्लई तमिनहुम फरार, पीठ फेर कर भाग लेते, वलमुली तमिनहुम रोबा, और रोब तारी हो जाता पूरे बदन के ऊपर। माहौल इतना दहशतनाक हो गया था। 300 साल गुजर गए, 300 साल बाद उठाए गए, वो कह रहा अली के बात नाम, इस तरह हमने उनको उठाया, जब उठे काय के लिए उठाया गया, लिए तसहलू बैनहुम, ताकि आपस में एक दूसरे से सवाल करें, और वही हुआ, काला कायलुम मिनहुम कम लबिस्तुम, उनमें से कहने वाले ने कहा कम लबिस्तुम, भाई तुम लोग कितना ठहरे, ये गार में हम लोग आए थे, कितने टाइम हम ठहरे रहे यहां, कालू तो कहने लगे लबिसना यो मनो बाबा यू, एक दिन या आधा दिन यहां ठहर कर एक बात समझ ले कि वक्त टाइम, फिजिक्स पढ़िए तो उसमें टाइम का डिफिनेशन मालूम कीजिए, तो व्हाट इज टाइम, टाइम किसे बोलते हैं, वक्त किसे बोलते हैं, इसलिए कि बाज अमेरिकन साइंसदानों ने यह कहा है कि अल्लाह वक्त का खालिक नहीं है, इसलिए कि जब भी कोई चीज पैदा होगी तो वक्त पहले मौजूद होगा, लिहाजा एक चीज ऐसी है कि अल्लाह उसका खालिक नहीं हो सकता, वो वक्त है। गौर कीजिए तो उसी गहरे सवाल का जवाब यहां दे दिया गया है कि वक्त किसे कहते हैं, वक्त एक एतबारी शय है, एक एतबारी शय है, उसको मैं कैसे समझाऊं, दो गाड़ियां अलग अलग ट्रैक पर हैं, एक गाड़ी एक ट्रैक पर है और दूसरी गाड़ी दूसरे ट्रैक के ऊपर है, अब अगर दोनों गाड़ियां आगे पीछे चल रही हूं तो हम ये कहेंगे कि एक गाड़ी आगे है एक गाड़ी पीछे है, लेकिन दोनों गाड़ियां अगर दोनों ट्रैक के ऊपर एक ही रफ्तार से जा रही हूं तो हम कैसे कह सकते हैं कि एक गाड़ी आगे एक गाड़ी पीछे, गोया टाइम जो है ये एक एतबारी शय है, اللہ تبارک و تعالی جب تھا تب ٹائم نہیں تھا. میں کیسے سمجھاؤں؟ ایک گھڑی ہے نا, گھڑی سامنے لگی ہوئی, اس میں جتنی گنتیاں ہیں سب نکال دو, گنتیاں نہ رہیں, صرف سوئی رہے سیکنڈ کی یا منٹ کی یا گھنٹے کی, ایک ہی سوئی رہے, ایک سوئی رہے. اب اس کو گھومنے دو, کیسے آپ پتہ لگائیں گے ایک بجا, دو بجا, تین بجا, چار بجا؟ تب وقت پیدا ہو گیا. یہ ہے وقت کی تخلیق. جی یہ بہت زبردست مسئلہ ہے وقت کا, اور یہ اس گہرے سوال کا جواب ہے جو یہاں دے دیا گیا ہے. اس کا مطلب ہے کہ ٹائم ایک اعتباری شے ہے اور اس کا تعلق مکمل احساسات سے ہے, احساسات سے ہے. اور عجیب بات یہ کہ 300 سال تک سوتے رہے, جب اٹھے تو انہوں نے کہا لبثنا یوما او بعض یوم, اور ایک نبی جس کے اوپر موت طاری کر دی گئی تھی تیسرے پارے کے اندر جس کا بیان ہے, اس کو 100 سال بعد اٹھایا گیا. وہاں میتا ہم ہے 100 سال, یہاں ہے 300 سال. سلاطمیتن سنی 300 سال, 300 سال کے بعد اٹھایا گیا تو انہوں نے کہا لبثنا یوما او بعض یوم, ایک دن ہوا یا آدھا دن, اور اس نبی کو 100 سال کے لیے موت دے دی گئی. فامات اللہ 100 ایئرز, 100 سال کے لیے موت دے دی گئی. پھر جب اس کو اٹھایا تو پوچھا گیا قال کم لبثت, کتنا ٹھہرے؟ قال لبثت یوما او بعض یوم. عجیب بات ہے, 100 سال تک سوتے رہے تو وہی جواب ہے, ایک دن یا آدھا دن. 300 سال کے بعد جگایا گیا وہی جواب ہے, ایک دن یا آدھا دن. اس کا مطلب ہے کہ ٹائم کا تعلق احساسات سے ہے اور ٹائم ایک اعتباری شے ہے. بہرحال کسی دن اور اس پر بیان کریں گے. وہ کذالک بعثناہم لیتساءلوا بینہم, اسی طرح ہم نے ان کو اٹھایا تاکہ ایک دوسرے سے سوال کریں, آپس میں پوچھیں ایک دوسرے سے. قال قائل منہم, کہا ان میں سے ایک نے, کم لبثتم, کتنا ٹھہرے؟ قالوا لبثنا یوما او بعض یوم, 300 سال گزرنے کے بعد کہہ رہے ہیں کہ ایک دن ٹھہرے آدھا دن. قالوا ربکم اعلم بما لبثتم, انہوں نے کہا تمہارا رب زیادہ جانتا ہے کہ کتنا ٹھہرے. 300 سال تک سوتے رہے, بھوک نہیں لگی تھی, غور کیجئے, بھوک کا احساس نہیں تھا, اور وہاں 100 سال تک نبی سوتا رہا. کیا موت دے دی گئی ان کو؟ پاماتہ اللہ, اللہ نے ان کو موت دے دی. غور کیجئے کہ وہاں گدھا بھی ہے اور ٹیفن میں رکھا ہوا کھانا بھی ہے, وقت دونوں کے اوپر سے گزر رہا ہے. اب وقت کے اوپر گفتگو ہو رہی ہے, وقت دونوں کے اوپر سے گزر رہا ہے, گدھا بھی یہی ہے اور ٹیفن کے اندر کھانا بھی یہی ہے, وقت دونوں کے اوپر سے گزر رہا ہے. گدھا بعد میں سڑنا چاہیے تھا, کھانا پہلے سڑنا چاہیے تھا. کھانا 100 سال تک تازہ رہا, گدھا سڑ گل کر کے مٹی ہو گیا تھا. غور کیجیے, تامل و تدبر. قالوا لبثنا یوما او بعض یوم, انہوں نے کہا کہ ٹھہرے ہم ایک دن یا آدھا دن. قالوا ربکم اعلم بما لبثتم, انہوں نے کہا کہ تم لوگ کیا جانو, تمہارا رب زیادہ جانتا ہے کہ کتنا ٹھہرے. یار بھوک لگ رہی ہے. فبعثوا احدکم بورقکم, ورق کہتے ہیں سکے کو, چاہے وہ سونے کا ہو چاہے چاندی کا ہو, اس کو ورق کہتے ہیں, ورق. تو یہ سکہ لے جاؤ. یہاں ایک نقطہ بتاؤں کہ تدبیر اختیار کرنا, پیسے لے کر سفر میں چلنا, یہ توکل کے منافی نہیں ہے. لوگ کہتے ہیں کہ کمانے کی ضرورت نہیں, تدبیر اختیار کرنے کی ضرورت نہیں. یہاں اصحاب کہف کہ اس واقعے میں یہ جملہ لا کر کے فباسو احدکم بورقکم, یہ سکے کا تذکرہ کر کے اللہ یہ بتانا چاہتا ہے کہ تدبیر اختیار کرنا, روزی کے ذرائع اختیار کرنا, یہ توکل کے منافی نہیں ہے. ایک آدمی آیا رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں اونٹ سے. رسول اللہ صلی اللہ علیہ وسلم فرمایا پیدل آیا ہے یا اونٹ سے آیا ہے؟ سواری سے آیا. کہا نہیں اللہ کے رسول, سواری سے آیا ہوں. کہا گھوڑے سے یا اونٹ سے؟ کہا اونٹ سے. کدھر ہے؟ بولے اللہ کے رسول میں نے چھوڑ دیا اس کو. کہا کہ کیوں؟ کہا کہ اگر میری تقدیر میں ہوگا تو بھاگ کر جائے گا. ارے کہا ایتل البعیث ثم توکل, اونٹ کو پہلے باندھ پھر توکل کر. توکل کا یہ مطلب نہیں کہ تقدیر چھوڑ دی جائے. فبعثوا احدکم بورقکم هذه الى المدینہ فلینظر ایھا ازکا طعاما فلیاتکم برزق منه ولیتلطف ولا یشعرن بکم احد. اللہ اکبر, کتنے اسباق اور کتنے حقائق اور کتنی عبرت اور کتنے لیسنس بیان کیے جا رہے ہیں. पैसा लेकर खाना लो, हराम खोरी और मुफत खोरी से तो वैसे मना किया जा रहा है, बगैर पैसे के बाद लोग खाते रहते। फबातु अहदकुम बिवरिकिकुम, एक तो पैसा रखना, पैसा लेकर चलना, ये तवक्कुल का मुनाफी नहीं। दूसरे ये नसीहत के लिए इबरत, पैसा देकर खाना खाओ, मुफत खोरी मत करो। ये पैसा ले जाओ, शहर जाओ, इलल मदीना, मदीना मीन सिटी, शहर। मदीना का पुराना नाम यसरिब था, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब पहुंचे तो सहाबे किराम मदीनतुन नबी बोलने लगे, नबी का शहर, और शॉर्टकट में अब मदीना बोलने लगे। वैसे मदीना का मतलब होता है सिटी, शहर, जमा मुतुन आती है, इलल मदीना, जाओ शहर जाओ। काय के लिए? फलियंजुर, नजर का मतलब सिर्फ देखना नहीं, गौर से देखने के बारे में आता है जी। फलियंजुर, गौर से देख, अय्युहा अज़का तुआमन, की पाक खाना कौन सा है। यानी आदमी को हमेशा पाक खाना तलाश करना चाहिए। पाक खाने के लिए तीन शराइत है, तफसील, जाती, शरई, सनाती, तीन शराइत है। जाती तौर पर खाना हलाल हो, जैसे बैल हो, बकरी हो, गाय हो, जाती तौर पर ये हलाल है। कुत्ता नहीं खा सकते, जाती तौर पर हराम है। सुअर नहीं खा सकते, जाती तौर पर यह हराम है। तो खाने की पाकीजगी के लिए पहली शर्त यह है कि खाना जाती तौर पर हलाल हो, और दूसरे शरई तौर पर। जाती तौर पर तो ठीक है, जायज है, बकरा जायज है। अब अगर सैयद साहब के नाम पर छोड़ दिया जाए, शरई तौर पर हराम हो गया। हो खाने के पाक होने के लिए पहली शर्त कि जाती तौर पर पाक हो। चलो जाती तौर पर पाक है, शरई तौर पर पाक होना चाहिए। शरई तौर पर पाक कैसे हो? कि वो गैरुल्लाह के नाम पर मंसूब न किया गया हो, दूसरे बिस्मिल्लाह पढ़कर काटा गया हो, गैरुल्लाह के नाम न ज़बह किया गया। वला ताकुलू मिम्मा लम युज़कर इस्मुल्लाह, जिस पर अल्लाह का नाम न लिया गया हो उस ज़बीहे को मत खाओ। शरई तौर पर वो नापाक हो गया हो, जाती तौर पर वो पाक था। अच्छा, सनाती तौर पर पाक होना चाहिए। अच्छा, सनाती तौर पर पाक होने का एक और मतलब है। पहला मतलब यह है कि बकरा जाती तौर पर हलाल है, अल्लाह के नाम पर काटा गया शरई तौर पर भी हलाल है। मसाला जो डाला जाए, सनात बनाना, मसाला जो डाला जाए वो हलाल का हो। अगर मसाला उसमें हराम का डाल दिया गया, बकरा हराम हो गया पूरा का पूरा। ये है सनात। और सनात में एक और चीज भी आ गई। हजरत अबू सालबा खुशनी रजी अल्लाह तआला एक बड़े प्यारे साहबी हैं, आए जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में। अल्लाह के उसमें एक मसला है हमारे लिए, उसमें बड़ी इबरतें हैं और बहुत सारे मसाइल इस रोशनी में हल हो सकते हैं। हजरत अबू सालबा खुशनी रजी अल्लाह तआला आए और कहा कि अल्लाह के रसूल, हम अहले किताब के दरमियान रहते हैं, यहूदियों के दरमियान और ईसाइयों के दरमियान रहते हैं। अल्लाह के रसूल, क्या हम उनका बर्तन इस्तेमाल कर सकते हैं, उनका गिलास, उनका प्लेट, उनका घड़ा इस्तेमाल कर सकते हैं? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नहीं, इल्ला ये के तुम्हारे पास बर्तन ना हो। अगर तुम्हारे पास बर्तन नहीं है तो उनका बर्तन इस्तेमाल कर सकते हो, शर्त ये है कि उसको अच्छी तरह धुल लो, इसलिए कि उसमें वो सुअर का गोश्त खाते, उसी में वो शराब पीते। तो अव्वलन तो उनका बर्तन इस्तेमाल मत करो, लेकिन अगर चारे कार ना हो तो उनका बर्तन इस्तेमाल कर सकते हो, मगर अच्छी तरह धुलने के बाद। यहीं से यह मसला भी निकला। हजरत आयशा रजी अल्लाह तआला के पास कुछ औरतें आईं, जो यहूदियों के यहां और नसरानियों के यहां काम करती थी। कहने लगी कि उम्मुल मोमिनीन, हम लोग ईसाई घरों में काम करती हैं, हम लोग यहूदी घरों में काम करती है। वो लोग अपने त्योहार के मौके पर कुछ तोहफे तहाइफ देते हैं या घर की औरतें देती हैं, तो क्या हम उनके तोहफे तहाइफ ले सकती हैं? हजरत उम्मुल मोमिनीन ने फरमाया कि जिन चीजों के बारे में शक न हो, कि ये हराम है उसको ले सकती, जैसे कपड़ा है ले सकती, फल है ले सकती, लेकिन गोश्त लेने में जरा एहतियात बरतो, इसलिए कि हो सकता है कि वो उसको ज़बह करते वक्त उस पर अल्लाह का नाम न लिया गया हो या किसी के नाम मंसूब कर दिया गया हो। तो एक खास दायरे में रह करके मुशरिकों का और गैर मुस्लिमों का तोहफा कबूल किया जा सकता है। इस रोशनी में बहुत सारे मसाइल हल हो जाते हैं। इसी तरीके से आज कुछ दवाइयां ऐसी हैं जिसमें अल्कोहल मिला हुआ होता है, बाद हराम अज्जा उसमें मिले हुए होते हैं। सवाल यह है कि उन दवाइयों को इस्तेमाल किया जा सकता है या नहीं। जवाब उसका यह है कि अगर उस दवाई का बदल ना हो मर्ज को सही करने में तो तदावी बिल हराम हलाल हो जाता है, इसलिए कि इस्तेरार की कैफियत है। उस मर्ज के लिए अब और कोई दवा मुतबादिल मिल नहीं रही है, उसका अल्टरनेटिव नहीं है, लिहाजा तदावी बिल हराम जायज है। सवाल करेंगे आप कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हराम में शिफा है ही नहीं, तो एक हराम चीज से आप कैसे शिफा हासिल करेंगे। इसका जवाब अल्लामा इब्ने हजम रहमतुल्लाह अलैह ने बड़ा अच्छा दिया है कि अल्लाह ने इरशाद फरमाया इन्नमा हर्रमा अलैकुमुल मैतत वद्दम वलहमल खिंजीर वमा उहिल्ला लिगैरिल्लाह फमन इस्तुर गैर बादी वला आद, कि तुम्हारे ऊपर खून हराम, तुम्हारे ऊपर मुर्दार हराम, तुम्हारे ऊपर सूअर का गोश्त हराम, और वो चीज हराम जिसके गैरुल्लाह के नाम मंसूब कर दिया गया। फमनिज तुर्रा, जब इस्तेरार की कैफियत हो जाए, इस्तेरार की मजबूरी मजबूरी उसका कोई अल्टरनेटिव ना हो जान बचाने के लिए, तो ये हराम चीजें इस्तेमाल की जा सकती हैं। सवाल पैदा हुआ कि ये सारी चीजें तो हराम है और हराम में शिफा नहीं है। अल्लामा इब्ने हजम ने कहा कि इस्तेरार की कैफियत जब आ जाएगी तो वो हराम चीज चूंकि उसके लिए हलाल हो गई, अब हलाल में शिफा है। ये नुक्ता, इस्तेरार की कैफियत में हराम चीज हलाल हो गई, अब उसके लिए हलाल हुई तो हलाल में शिफा है, लेकिन उसी हद तक गैर बागी वाला आद की जो कैद लगी हुई है वो हद मुतय्यन कर रही है कि अल्टरनेटिव ना होने की सूरत में तदावी बिल हराम जायज है। तो खाना पाकीजा लाओ देख करके। खाना पाकीजा कब होता है? जब उसके अंदर तीन शर्तें हैं, खाना रिस्क जाती तौर पर हलाल हो, शरई तौर पर हलाल हो और सनाती तौर पर हलाल हो। फलियात कुम रिस्क मिनू, एक जाए और तुम्हारे पास उससे रोजी लाए, खाना लाए। वलियत लतफ, चाहिए कि वो चुपके चुपके जाए। ये लतीफ से, लतीफ का मतलब होता है जो दिखाई न दे। रूह लतीफ है इसलिए कि दिखाई नहीं देती। अल्लाह तबारक उतारा की एक सिफत है लतीफ, इसलिए कि वो दिखाई नहीं देता। वही लफ्ज इस्तेमाल किया गया वलियत लतफ, ऐसा जाए कि कोई देख ना पाए। वलियत लतफ, चाहिए कि वो बहुत चुपके से जाए कि कोई उसको देख न सके। वला युशिरन नबिकुम अहदा, और अपनी मौजूदगी का किसी को एहसास न होने दे, किसी को शऊर न होने दे। वला युशिरन नबिकुम अहदा, अपनी मौजूदगी का किसी को एहसास न होने दे, शऊर न होने दे। यहां एक सबक दिया गया कि कोई भी अहम राज किसी के सामने बयान मत करो। बड़े कामों में राजदारी से काम लो। आज मुसलमान जब कोई प्लान बनाता है तो उसका राज फाश हो जाता है। यहां ये बताया गया कि कोई भी काम करो तो इस तरह करो कि उसका एहसास किसी को न होने पाए। यहां प्लान बना नहीं कि आउट पहले हो जाता है। प्लान कैसे कामयाब होगा? दुश्मनाने इस्लाम तो इस ताक में लगे हुए हैं कि मुसलमान कैसे कोई प्लान बनाए कि हम उस प्लान को नेस्त नाबूद कर दे। यहां सबक दिया गया कि कोई भी काम करो किसी को उसका एहसास ना होने दो, और जितना बड़ा प्लान हो उतना ही ज्यादा राजदारी बरतो, तब तुम्हारा प्लान कामयाब होगा। अल्लाह अकबर, किस्से के अज्जा कैसे है, उसमें कैसी कैसी इबरतें, कैसे कैसे नसाए और कैसे कैसे मवाइज बन रहे। छुप करके जाने की जरूरत क्यों है, इसकी वजह बता रहे हैं। इन्नहुम इयधरू अलैकुम, कहीं ऐसा ना हो कि तुम्हारे ऊपर वो गालिब हो जाए। सहारा आला का मतलब गालिब होना, पकड़ ले तुमको, یرجموکم تو تمہیں سنگسار کر دیں گے, جان چلی جائے گی تمہاری, بے احتیاطی کرو گے, دیکھ لیے گئے, پکڑ لیے گئے تو جان چلی جائے گی. او یعیدوکم فی ملتہم ولن تفلحوا اذن ابدا, یا تو جان چلی جائے گی اگر ایمان نہیں چھوڑو گے تو, اور یا تو ایمان ہاتھ سے چلا جائے گا, ان کی ملت میں لوٹ جاؤ گے. فلن تفلحوا اذن ابدا, اگر ان کی ملت میں لوٹ گئے تو کبھی بھی کامیاب نہیں ہو سکتے. پکڑ لیے گئے تو دو صورت ہے, اگر تم ایمان نہیں چھوڑو گے تو وہ جان لے لیں گے اور اتنا ٹارچر کریں گے کہ یا تو تمہاری جان چلی جائے گی یا پھر ٹارچر کی وجہ سے تمہیں ان کی ملت میں جانا پڑے گا, ان کے مذہب میں کوئی دعوی. انہم ان یظہروا علیکم یرجموکم او یعیدوکم فی ملتہم, اگر وہ تمہارے اوپر غالب آ گئے, تمہیں پکڑ لیا گیا تو وہ تمہیں رجم کر دیں گے, تمہاری جان لے لیں گے یا تم کو اتنا ٹارچر کریں گے کہ تم کو ان کی ملت میں لوٹنا پڑے گا اور ایمان تمہارے ہاتھ سے چلا جائے گا. اور ایمان اگر ہاتھ سے نکل گیا تو اس کا نتیجہ بیان کیا جا رہا, ولن تفلحوا اذن ابدا, ہمیشہ ہمیش کے لیے خسران, ناکامی, نابرادی تمہارا مقدر بن جائے گی, کبھی کامیاب نہیں ہو سکتے. اس کا مطلب سب سے بڑی کامیابی ایمان ہے, اگر آدمی کے پاس ایمان نہیں ہے وہ کامیاب نہیں ہو سکتا. کامیابی کے لیے ضروری ہے کہ آدمی کے پاس ایمان ہو. فلاح کا مطلب بتاؤں کیا ہوتا ہے, کہتے قد افلح, کامیاب ہو گیا. کبھی سمجھا آپ نے فلاح بولتے کس کو ہیں؟ فلاح کا مطلب سمجھا رہا ہوں, وہ کامیابی جو مل کر ختم نہ ہو اس کو فلاح بولتے. بتاؤ دنیا کے اندر ممکن ہے؟ انسان کو جو کچھ ملتا ہے مل کر ختم ہو جاتا ہے. جوانی ملی ختم ہو گئی, مال ملا ختم ہو گیا, حسن ملا ختم ہو گیا, طاقت ملی ختم ہو گیا, انجینئرنگ ملی ختم ہو گیا, ڈاکٹر ہو گیا مرنے کے بعد ختم ہو گیا. اور فلاح کسے کہتے ہیں؟ وہ کامیابی جو مل کر ختم نہ ہو اس کو کہتے ہیں فلاح. اور یہ دنیا میں ممکن نہیں ہے, یہ تو اس مقام پہ ملے گی جو مقام تکمیل تمنا اور مکان تسکین آرزو ہے, جس کا نام جنت ہے. غالب نے کہا نہیں تھا کہ ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے, کیا بولتا ہے؟ ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے, بہت نکلے میرے ارمان لیکن پھر بھی کم نکلے. آدمی کو خواہشیں دنیا میں پوری نہیں ہوتی, ابھی یہ خواہش پوری نہیں ہوئی, ایک تمنا مکمل نہیں ہوئی کہ دوسری تمنا سر اٹھائے کھڑی رہتی ہے. تو یہاں جب ساری تمنائیں پوری نہیں ہو سکتی, ساری آرزوئیں پوری نہیں ہو سکتی, اور جو آرزو پوری ہوئی وہ دوامی نہیں ہوتی, مستمر نہیں رہتی, آئی اور ہاتھ سے نکل گئی تو فلاح کہاں ملا؟ اللہ فرماتا ہے فلاح اگر چاہیے تو ایمان اور عمل صالح کی دولت سے اپنے آپ کو مزین کر لو, ہم تمہیں فلاح سے ہمکنار کرتے ہیں. لیکن اگر ایمان ہاتھ سے نکل گیا تو تم کبھی بھی کامیاب نہیں ہو سکتے. بقیہ بحث انشاءاللہ آگے. وآخر دعوانا الحمدللہ رب العالمین. تھک گیا ہوں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. وَكَذَلِكَ أَعْثَرْنَا عَلَيْهِمْ لِيَعْلَمُوا أَنَّ وَعْدَ اللَّهِ حَقٌّ وأن الساعة لا ريب فيها إذ يتنازعون بينهم أمرهم فقالوا ابنوا عليهم بنيانا ربهم أعلم بهم قال الذين غلبوا على أمرهم لنتخذن عليهم مسجدا. صحابہ کہف کے اب تک بیان کردہ واقعے میں کچھ اہم اسباق, کچھ امپورٹنٹ لیسنس, کچھ عبرتیں, کچھ ضروری نتائج موجود ہیں. سب سے پہلے میں ان ضروری اسباق اور عبرتوں کو آپ کے سامنے پیش کرنا چاہتا ہوں. تجسس پسند ذہن میں ایک سوال پیدا ہو سکتا ہے, سب سے پہلے اس سوال کو پہلے حل کر لوں. سوال یہ ہے کہ اصحاب کہف جس ملک کے رہنے والے تھے, جس گاؤں کے رہنے والے تھے, جس بستی کے رہنے والے تھے, پوری بستی شرک کی غلاظت میں ڈوبی ہوئی تھی, وہ کون سی چیز تھی جو ان چند نوجوانوں کے ایمان لانے کا محرک بنی؟ پورا آوے کا آوا بگڑا ہوا تھا, پورا ماحول غلیظ تھا. ایسے ماحول میں آخر ان نوجوانوں نے کیا چیز دیکھا جس چیز کو دیکھ کر کے وہ اپنے رب پر ایمان لے آئے؟ قرآن حکیم نے ایک جملہ ارشاد کیا ہے, انہم فتیتن آمنو بربہم, وہ چند نوجوان تھے اپنے رب پر ایمان لے آئے. اسی جملے میں اس سوال کا جواب موجود ہے. محرک ان کے ایمان لانے کا اللہ کی ربوبیت بنی. ربوبیت کا مطلب ہوتا ہے پرورش, تربیت. اصحاب کہف نے یہ دیکھا کہ ان کے چاروں طرف ربوبیت کے مظاہر پھیلے ہوئے ہیں, ہر چیز پل رہی ہے, ہر چیز کی تربیت ہو رہی ہے. جس طرف نگاہ اٹھاؤ ربوبیت کے مظاہر نظر آتے ہیں. آخر ان کا مربی کون ہے؟ ان کو پالنے والا کون ہے؟ ان کی تربیت کرنے والا کون ہے؟ ماں باپ تو ہمارے نہیں ہو سکتے اس لیے کہ ہمارے ماں باپ کو بھی کوئی پال رہا ہے. ہمارا بادشاہ نہیں ہو سکتا اس لیے کہ ہمارا بادشاہ بھی پل رہا ہے, کوئی اسے بھی پال رہا ہے. یہی ربوبیت محرک بنی, سبب بنی ان کے ایمان لانے کی. اور آپ پورا قرآن حکیم پڑھ جائیے, ایک عجیب و غریب نکتہ بتایا دیتا ہوں, ذہن میں رکھ لو. قرآن حکیم کے بہت سارے اسرار آپ کے سامنے کھل کر آ جائیں گے کہ ربنا اور آمنا میں بڑا گہرا ربط ہے. اسی وجہ سے اکثر جگہ پر ربنا کے ساتھ آمنا ہے. دو تین جگہ تو دکھائی دوں. اللہ تبارک و تعالی سورہ آل عمران کے اندر ارشاد فرماتا ہے, الذین یقولون ربنا اننا آمنا, ربنا کے ساتھ آمنا جڑا ہوا ہے. اللہ تبارک و تعالی دوسری جگہ چوتھے پارے کے اندر ارشاد فرماتا ہے, ربنا اننا سمعنا منادیا ینادی للایمان ان آمنوا بربکم فآمنا. دیکھیے ربنا کے ساتھ آمنا جڑا ہوا ہے. ثابت یہ ہوا کہ صفت ربوبیت اللہ تبارک و تعالی کی اتنی عام صفت ہے کہ ایمان لانے کے لیے صرف یہی صفت کافی ہے. اور ایک نقطہ اور ذہن میں رکھیے, عہد الست میں اللہ تبارک و تعالی نے ہمارے باپ آدم علیہ السلام کی پشت پر ہاتھ پھیرا, اور قیامت تک آنے والی تمام ذریت کو نکال لیا. یہاں جتنے لوگ موجود ہیں وہ بھی وہاں حاضر تھے, ان کو بھی نکال لیا گیا تھا. نکالنے کے بعد اللہ تبارک و تعالی نے ہم سے ایک بات بانداز سوال کی تھی. بات کیا تھی؟ تو بانداز سوال تھی, الست بربکم, کیا میں تمہارا رب نہیں ہوں؟ یہ بھی تو کہہ سکتا تھا, الست بالہکم, کیا میں تمہارا معبود نہیں ہوں؟ آخر یہاں سوال میں لفظ رب کو کیوں لایا گیا؟ اور ہم سے جو عہد الست کے اندر عہد لیا گیا تھا اور ہم نے اللہ کی جس صفت کا اقرار کیا تھا وہ یہی صفت ربوبیت تھی. اللہ نے فرمایا تھا الست بربکم, کیا میں تمہارا رب نہیں ہوں؟ قالوا بھلا, تو ہم تمام لوگوں نے یہی کہا تھا, کیوں نہیں, سوال پیدا ہوتا ہے کہ ربوبیت کا اقرار کیوں کروایا گیا؟ وجہ یہ تھی اللہ یہ بتلانا چاہتا ہے اور وہاں یہ شعور دینا چاہتا تھا کہ جب تم عالم وجود میں آؤ گے تو میرے پہچاننے کا سب سے آسان ذریعہ، سب سے نمایاں ذریعہ اگر کوئی ہوگا تو یہی نظام پرورش، تم اپنے چاروں طرف میری صفت ربوبیت کے مظاہر پاؤ گے، ہر چیز کو پلتا ہوا دیکھو گے۔ ایک بچے کو دیکھو پل رہا ہے، ایک نوجوان کو دیکھو پل رہا ہے، ایک چھوٹے سے پودے کو دیکھو پل رہا ہے، کائنات کی ہر شے پل رہی ہے، تو کیوں نہ کہا جائے کہ کائنات کی ہر شے اللہ تبارک و تعالی کی ربوبیت کا مظہر ہے۔ بس اسی صفت ربوبیت کو دیکھ کر کے یہ نوجوان ایمان لے آئے۔ اسی وجہ سے آمنو بے الہہم نہیں کہا گیا، آمنو بے ربہم کہا گیا، اپنے رب پر ایمان لے آئے۔ سورج روز طلوع ہوتا ہے، روز مشرق سے نکلتا ہے۔ اللہ نے انسان کی آنکھوں میں دیکھنے کی صلاحیت رکھی ہوئی ہے، لیکن کب دیکھ سکتا ہے؟ جب وہ اپنی آنکھیں کھولے۔ کوئی آدمی اگر اپنی آنکھیں بند کر لے، روشنی اسے کوئی فائدہ نہیں پہنچا سکتی۔ اسی طرح اگر آدمی دیکھنے کے بعد بھی اللہ کی صفت ربوبیت کے مظاہر کو نہ دیکھ پائے، تو یہی تو کہا جا سکتا ہے۔ اس کے علاوہ اور کیا کہا جا سکتا ہے کہ اللہ نے بینائی کی قوت دی تھی لیکن اس نے اپنی آنکھیں بند کر رکھی، اسی وجہ سے سورج کی روشنی سے کوئی فائدہ نہیں اٹھا پا رہا ہے۔ ایک سوال اور ہے، اس کو بھی حل کر لیتے ہیں۔ یہ اپنی بستی چھوڑ کر بھاگے کیوں؟ شہید ہو جاتے، بستی چھوڑ کر بھاگے کیوں؟ اگر یہ اپنے رب کے اوپر ایمان لے آئے تھے، بستی چھوڑ کر نہیں بھاگنا تھا۔ جواب اس کا یہ ہے کہ بستی چھوڑ کر نہ بھاگتے، قتل کر دیے جاتے، شہادت کے درجے پر فائز ہوتا ہو جاتے، لیکن وہاں ایک بڑا اہم چیپٹر کلوزڈ ہو جاتا تھا۔ وہ اپنے وجود سے دوسروں کو نفع نہیں پہنچا سکتے تھے، ان کے وجود کے منافع سے خلق خدا محروم رہتی۔ یہی بات ان کے ذہن میں تھی کہ ابھی جان بچا لو، ماحول سازگار ہوگا تو پھر ہم لوگوں کے سامنے توحید کی دعوت دیں گے اور لوگوں کو شرک سے روکیں گے۔ اگر ہم نہیں بھاگے تو ہمیں قتل کر دیا جائے گا، اگرچہ ہمیں شہادت کا درجہ ملے گا لیکن ہمارے وجود کے منافع سے خلق خدا محروم رہ جائے گی۔ ایک بات تو یہ تھی ان کے ذہن، دوسری بات یہ تھی کہیں ٹارچر پر ہم لوگ